मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण 104.5 मेगाहर्ज एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो प्रस्तोता गणेश आचार्य र कल्पना भट्टराई. नमस्कार अनि स्वागत छ कार्यक्रम संघीयता संगालोमा. यो कार्यक्रम एन्टेना फाउन्डेसन नेपालको उत्पादन हो. यो कार्यक्रम प्रत्येक शनिबार बिहान 8:10 नौ बजेसम्म देशभरका 50 बढी रेडियो स्टेसनबाट एकसाथ प्रसारण हुन्छ. मेरो पनि नमस्कार अनि स्वागत छ कार्यक्रम संघीयता संगालोमा. यो कार्यक्रम तपाईँ अनलाइनमा पनि सुन्न सक्नुहुन्छ. एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org कार्यक्रम तपाईँ चाहेका बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ. अघिल्लो संविधान सभाले नयाँ संविधान लेख्न त सकेन, तर त्यो संविधान सभाको 4 वर्षमा संहितासँग जोडिएका धेरै विषयवस्तुहरूका बारेमा भने बहस भए. नेपालका लगभग सबैजसो राजनैतिक दलहरूले नेपाल अब सङ्घीय संरचनामा परिणत हुन्छ भन्ने कुरा आफ्नो चुनावी घोषणा पत्रहरूमा समेत लेखेका छन्। सङ्घीय व्यवस्था कस्तो हुन्छ, देश सङ्घीयतामा गइसकेपछि नेपालको संरचना कसरी फेरिन्छ, यस्ता जिज्ञासा हरेक जसो नागरिकमा छ. कार्यक्रम संघीयता संगालोमा हामी यिनै कुरा खोतल्ने प्रयास गर्छौँ. आजको अङ्कमा हामी सङ्घीय व्यवस्थामा राजनैतिक पार्टीको सञ्चालन, भूमिका र संरचनाका बारेमा छलफल गर्दैछौँ. लोकतान्त्रिक व्यवस्थामा देशको नियम, कानुन र व्यवस्थाको निर्माणमा राजनीतिक पार्टीकै भूमिका हुन्छ. कस्तो संहितामा जाने भन्ने निर्कोल पनि दलहरूले नै गर्ने हो. संहितामा देशको अहिलेको संरचना पक्कै फेरबदल हुन्छ, शासन व्यवस्था बदलिन्छ, फरक फरक प्रदेश निर्माण हुनेछन्। दक्षिणतिरको छिमेकी देश भारतकै उदाहरण लिउ न. भारत सङ्घीय राज्य हो. भारतमा थुप्रै पार्टीहरू छन् जो प्रदेशको राजनीतिमा बलिया छन्. अब नेपालमा चाहिँ प्रदेश निर्माणपछि राजनीतिक दलहरूको स्वरूप र सञ्चालन कस्तो होला? केही समय अघि हामीले सङ्घीय नेपालमा राजनीतिक पार्टीको सञ्चालन र संरचनाकै विषयमा विभिन्न पार्टीका नेताहरू र यो विषयका सरकारवालाहरूसँग छलफल गरेका थियौँ. छलफलमा पनि यसबारेमा निकै बहस चल्यो. आज हामी यसै छलफलको अंश सुनाउँछौँ. छलफलमा सहभागी हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सभासद आनन्द प्रसाद ढुङ्गाना, नेकपा माओवादीका नेता तथा पूर्व सभासद सुरेश आले मगर, नेकपा मालेका महासचिव तथा सभासद सिपी मैनाली, सद्भावना पार्टीका नेता तथा सभासद लक्ष्मणलाल खर्ण, निर्वाचन आयोगका आयुक्त डाक्टर अयोधी प्रसाद यादव, राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर कृष्ण आछेतु र राजनीति शास्त्रका विद्यार्थीहरू नवीन गिरी र शर्मिला थापा. कार्यक्रमलाई सहजीकरण गर्नुभएको छ राजन पराजुलीले. मैले सुरु गरेँ, मलाई सबभन्दा पहिला कृष्ण आछेतुजीबाट मैले कार्यक्रम सुरु गरेँ. त्यसको दुईवटा कारण, कृष्ण आछेतु नै संलग्न हुनुभएको संहिताको सभामा विभिन्न चरणको अनुसन्धानमा उहाँ सामेल हुनुहुन्छ, प्लस राज्य पुनर्संरचनाका लागि पनि तपाईँले महत्त्वपूर्ण काम गर्ने जिम्मेवारी पाउनुभएको छ. आज हामीले छलफल गर्न खोजेको, हामी एउटा नयाँ व्यवस्था, राम्रो व्यवस्था र जनमुखी व्यवस्थाका लागि भनेर सङ्घीय व्यवस्थामा जाँदैछौँ. राजनीतिका हिसाबले कुराकानी गर्दाखेरि तपाईँ देशभरि डुल्नुहुन्छ, घुम्नुहुन्छ, मान्छेहरूसँग कुराकानी गर्नुहुन्छ, सङ्घीय व्यवस्थामा गइसके पछाडिको राजनीतिक दल कस्तो होस् भन्ने अपेक्षा तपाईँले आकलन गर्नुभएको छ? म हाम्रो नेताजीहरूको कुरा सुनेपछि होला, अहिलेलाई सिम्पली के हो त भने विद्यमान राजनीतिक दलहरूमा दुई कोणबाट परिवर्तन आउँछ. एउटा परिवर्तन भनेको अहिले राजनीतिक दलहरूको जुन केन्द्रीय स्थानीय स्तरको पार्टी सङ्गठनहरू छ, त्यो पार्टी सङ्गठनमा एउटा सङ्गठन थप हुन्छ, त्यो भनेको प्रादेशिक तहको सङ्गठन. दोस्रो, अहिले देखा नपरेको तर सङ्घीय संरचनाले यो क्षेत्रीय राजनीतिक दलहरूलाई नर्चर गर्छ, र तसर्थ क्षेत्रीय राजनीतिक दलहरूको प्रादेशिक तहको राजनीतिमा प्रभावकारी उपस्थिति हुन्छ. त्यो सर्वसाधारणको चासोको विषय किन हो? जस्तो संरचनाको हिसाबले कुरा गऱ्यो भने अहिलेको एकात्म शासन व्यवस्थाभित्र जसरी चाहिँ नेपाली कङ्ग्रेस, नेकपा एमाले, मधेसी दलहरूको जुन संरचना छ, त्यहाँ जिल्ला तहमा चाहिँ सभापति हुने, उनीहरूको अञ्चल कमिटी छ, त्यस पछाडि आएर चाहिँ केन्द्रीय समिति छ, कतिपय पार्टीहरूमा स्थायी समिति छ, होइन? अब जनसरकारको विषयका हिसाबले कुरा, जनसरकार भन्नाले हामीले एक प्रकारले तिनवटा क्याटेगोरीका जनताको इमेजिनेसन गर्नुपर्छ. एउटा क्याटेगोरीको जनता भनेको नितान्त राजनीतिक विषयमा त्यसले के प्रभाव पार्छ भनेर बुझ्दैन. तर के हो त भन्दाखेरि नयाँ कुरा परिवर्तन खोजी चाहिँ स्वाभाविक रहेछ. मैले अहिले फिगर वाइज तपाईँलाई भन्छु, मैले विगत 12 वर्षको अन्तरमा तिनवटा राष्ट्रिय सर्वे गरेँ। पहिलो सर्वे 2004 गर्दाखेरि संहिताको पक्षमा 32% मात्र मत देखियो। त्यस पछाडि 2007 गर्दाखेरि 42% देखियो र 2013 लास्ट गत वर्ष गर्दाखेरि त्यो बढेर संहिताप्रतिको समर्थन चाहिँ 74% बढ्यो। त्यसमा अझै भनौँ 2013 सर्वेक्षणमा अशिक्षितहरूको उपस्थिति कम से कम 35-36% थियो। दोस्रो जन आन्दोलन पछाडि सबै मानिसहरूलाई एउटा एट्र्याक्टिभ वर्ड सर्व आएको छ, त्यो संहिता। संहिताको एक्चुअली के डेलिभरी गर्छ भन्ने कुरा अनि अपेक्षा के छ त भन्दाखेरि यसले परिवर्तन ल्याउँछ, नेपाली सोसाइटी परिवर्तनतर्फ उन्मुख छ। सुरेश आले मगरज्यूतिर लागे म। सुरेशजी, तपाईँलाई अब सङ्घीय व्यवस्था सबै हिसाबले तपाईँहरूले देख्नुभएको सङ्घीय व्यवस्थामा राजनीतिक दललाई हेर्दाखेरिमा के चिज नयाँ हुनेवाला छ? धन्यवाद है। सबभन्दा पहिला त तपाईँको प्रश्नको जवाब दिनुपर्दा छोटोमा त यही भन्नु, म त यही भन्छु कि संरचना बाहेक केही पनि परिवर्तन हुँदैन, किनकि त्यही साइकोलोजिकल सेटअप, त्यही मेन्टालिटी, त्यही सोच, त्यही प्रविधिगति हुँदैन। यिनै मान्छे हुन्, तिनै दलहरू हुन्, तर फरक चाहिँ फेरि पर्नुपर्छ। एकात्म प्रणाली र सङ्घीय प्रणालीमा धेरै फरक भएको हुनाले फरक चाहिँ पर्नुपर्छ। यहाँका दलहरू, यहाँका मान्छेहरूको प्रति हेर्दाखेरि त्यस्तो लाग्छ, र डेफिनेटली एउटा संरचना त फरक परिहाल्छ, किनकि एउटा प्रदेश अथवा सङ्घीय एकाइ, यसलाई हामी के नाम दिने त्यो तय भइसकेको छैन। अहिले भनेको चाहिँ प्रदेश हो, प्रान्त आदि जे पनि हुनसक्छ, यस सङ्घीय एकाइको एउटा संरचना हुन्छ। यद्यपि अहिले पनि त्यस्तो खालको एकाइ छैन, पार्टीको संरचनामा त्यस्तो एकाइ छैन भने चाहिँ होइन, अहिले पनि छ, जिल्ला छ, अञ्चल छ, आदि इत्यादि छन्। एकत नेकपा माओवादी कुरा गर्ने हो भने एउटा त्यो त अञ्चलीय एकाइ नभएर बेल खालको एकाइ छ, जसलाई हामीले राज्य भनेछौँ, तमन राज्य, मगर राज्य आदि भनेछौँ, त्यस खालको छ हाम्रो। त्यस गर्दाखेरि तर आउनुपर्ने हो, यसरी हेर्दाखेरि चाहिँ जनताले जुन पाउनु पर्ने हो त्यो चाहिँ पाउँदैन। र अर्को चाहिँ सङ्घीय व्यवस्थामा फेरि के छ भने अधिकारहरूको चाहिँ के अरे प्रत्यायोजन अधिकारहरूको चाहिँ बाँडफाँड, स्रोतको बाँडफाँड हुने भए हुनाले त्यो चाहिँ हुन्छ। जसरी अहिले एक ठाउँमा केन्द्रीकृत भाषा अधिकारहरू, स्रोतहरू, यी सबै कुरा त फेरि बाँडफाँड हुन्छ। यो दुईवटा कुरा, एउटा अलिकति सङ्गठनको संरचनामा अन्तर र स्रोतहरूको अधिकारहरूको बाँडफाँड, सेयरिङ, डिभिजन एन्ड सेयरिङ अफ दि राइट्स एन्ड रिसोर्सेस, त्यो चाहिँ हुन्छ। तपाईँ अहिले भनेको अनुसार कृष्ण दाजुले भने जस्तै संरचना चाहिँ बन्छ, तर परिवर्तन केही आउँछ कि आउँदैन चाहिँ हेर्न पर्नुपर्छ भन्नुभयो। र अहिले माओवादीले समग्र रूपमा हेऱ्यो भने संरचना अहिले दुईवटा पार्टी त भएको छ, तर समग्र एउटै स्कुलिङबाट अगाडि आएको हुनाले त्यो दुईवटा पार्टी त तपाईँले दापेर हेर्नुभयो भने संरचना त चेन्ज हुन्छ, तर व्यवहार र त राजनीतिमा परिवर्तन आउनुपर्ने कुरा के हो भन्ने कुरामा त्यहाँ त्यो पार्टीको कति धेरै हाम्रो पार्टी त्यो बारेमा सचेत छ। त्यसै कारणले हाम्रो पार्टी सधैँ संहिताको पक्षमा चाहिँ के अरे उभिँदै आएको छ, किनभने सङ्घीय एकात्म प्रणाली यो देशमा सदियौँदेखि लागू भएर आयो, तर पनि त्यो उपलब्धिमूलक हुन सकेन, प्रभावकारी हुन सकेन, जनताले चाहिँ यो मेरो व्यवस्था भन्ने महसुस गर्न सकेनन्। हुन त फेडरलिजम पनि इट्स नट अ प्यानासिया, यो रामबाण औषधि होइन, यो पनि यसका थुप्रै कमी कमजोरी छन्, यसका पनि दुर्गुणहरू होलान्, तर पनि नेपाल जस्तो देशमा सङ्घीयता नै किन उपयुक्त छ भने इट्स अ कन्ट्री अफ डाइभर्सिटिज, डाइभर्सिटी भएको ठाउँमा जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, यहाँसम्म कि भौगोलिक पनि विविधता, पर्यावरणीय विविधता भएको देशमा सङ्घीय व्यवस्था नै उपयुक्त हुन्छ, सङ्घीय व्यवस्था नै वैज्ञानिक हुन्छ, वस्तुवादी हुन्छ, प्रतिनिधिमूलक पनि हुन्छ, सहभागितामूलक पनि हुन्छ, जुन एकात्म प्रणाली हुन सक्दैन, भएन। त्यस कारणले सङ्घीय व्यवस्थामा जाने हो। अघि मैले भने अधिकारहरूको बाँडफाँड, स्रोतहरूको बाँडफाँड त्यो त हुन्छ नै, यसै कारणले चाहिँ संहिताको कुरा उठायो। यहाँ कतिपय मान्छेले फेरि के भन्छन् भने सङ्घीय व्यवस्थाको आवाजै उठेको थिएन, मागै भएको थिएन, त्यत्तिकै त्यो इन्सर्ट गराइयो, ल्यायो त्यतिकै भनेर भन्छन्। त्यो वायद कुरा हो, सङ्घीय व्यवस्थाको माग भएको थियो, यद्यपि सङ्घीय व्यवस्थाका विरोधीहरूले त्यति बेला पनि त्यो मागलाई सुनेनन्, अहिले पनि सुनिराखेका छैनन्, अहिले पनि यसको उपयुक्तता, यसको औचित्यमाथि प्रश्न उठाउँछन्, त्यो बेग्लै कुरा भयो। तर यो उठाएको थियो र उठेको थिएन भने पनि सही कुरा चाहिँ त इन्सर्ट गर्नुपर्छ, ल्याउनुपर्छ, लागू गर्नुपर्छ। यहाँ चाहिँ कम्प्युटरको बारेमा कसले माग गरेको थियो र मोबाइलको बारेमा कहीँ आन्दोलन भएको थियो र मोबाइल चाहियो हामीलाई कसरी जुलुस निकालेको थिएन माग गर्थेन तर आयो त किनकि सही कुरा हो त्यस्तो एकात्म प्रणाली त असफल भइसक्यो हो सङ्घीय प्रणाली सफल हुन्छ हुँदैन त्यो चाहिँ हामीले हेर्नु बाँकी छ। म लक्ष्मणनाथ कर्णजीबाट जान्छु। मलाई यो भन्न अहिले डर लाग्छ तर यो मधेसी दलहरू चाहिँ मिडियाले हाकाहाकी लेख्छन् क्षेत्रीय राजनीति गरिरहेको दलहरू भनेर। मलाई पहिला सुरुमा मधेसी दलहरू तपाईँ त संयुक्त मधेसी मोर्चामा हुनुहुन्थ्यो अहिले एकीकृत बनाउने विभिन्न पार्टीहरूलाई भनेर त्यसमा पनि तपाईँ संयोजनकारी भूमिकामा निर्वाह गरिरहनु भएको छ। अहिले मधेसी दलहरूले गरिरहेको राजनीति क्षेत्रीय राजनीति हो कि राष्ट्रिय राजनीति हो कि के हो? यो देशमा सङ्घीयताको फर्स्ट अफ अल प्रान्तीय शासनको जन्मदाता नै सद्भावना पार्टी हो। त्यसकारण यो देशमा मधेसमा जुन कि सदियोदेखि उत्पीडन छ आज पनि छ भेदभाव छ आज पनि मधेसी नागरिकलाई दोस्रो दर्जाको नागरिक मानिराखेको छ जसलाई हामीले आन्तरिक उपनिवेशवाद भने एउटै देशमा आन्तरिक उपनिवेशमा हामी बसिराख्या त्यो उपनिवेशबाट मुक्ति पाउनको लागि हामीले पार्टी गठन गर्यौँ र त्यसपछि विभिन्न पार्टीहरू आयो। भनेपछि अहिले तपाईँले भन्नुभयो क्षेत्रीय राजनीति मधेसवादी दलहरूले सङ्घीय व्यवस्थाको हाम्रो संरचनागत चरण नगए पनि सुरु चाहिँ धेरै अगाडि भइरहेको थियो अहिले पनि भइरहेको अहिले पनि छ पहिलेदेखि पनि छ र हामीले केवल मधेसको मात्रै सङ्घीयता माग गरे होइन पुरै देशमा सङ्घीय संरचना हुनुपर्छ भन्ने माग गरेको कारणले अब यसलाई हामीलाई क्षेत्रीयवादी भने पनि हुन्छ राष्ट्रवादी भने पनि हुन्छ सम्पूर्ण देशमा हामीले जाने प्रयास पनि गरिराखेका छौँ अहिले हाम्रो 64 जिल्लामा सङ्गठन पनि भइसकेको छ। अब बताइदिनु सद्भावना पार्टी सङ्घीय व्यवस्थामा गइसकेपछि अहिलेभन्दा कुनै छ फरक? सङ्घीयताको मागको मूल कारण नै के हो भने त्यो देशको अन्य क्षेत्रमा छ त्यसको मूल अर्थ हो आफ्नो ठाउँमा आफै शासन गर्ने आफ्नो ठाउँमा आफै शासन गर्ने सेल्फ रुल र सङ्घमा संयुक्त शासन गर्ने सबैको शासन सबैको प्रतिनिधित्वबाट त्यहाँ शासन हो। त्यो कारणले गर्दाखेरि निश्चित रूपबाट हतैचुजीले जुन भन्नुभयो सङ्घीयताको मोडलमा एउटा परिवर्तन के हुन्छ भने विस्तारै क्षेत्रीय पार्टीहरूको बढ्छ आज पनि छ क्षेत्रीय पार्टी लिम्बुवान खुम्बुवान विभिन्न पार्टीहरू आज पनि गठन भइराखेको रहेछ। ती पार्टीहरू जुन कि स्थानीय मुद्दाहरू बढी उठाउँ स्थानीय कुरासँग बढी सरोकार गर्छ त्यो बेला त्यो प्रबल रूपबाट अगाडि बढेर आउँछ र त्यो बेला सेन्ट्रल पार्टीहरू राष्ट्रिय पार्टी र क्षेत्रीय पार्टीको बिचमा एउटा मेल मिलाप गर्नुपर्ने मिलेर जानुपर्ने बाध्यताको पनि सृजना हुन्छ। म फेरि आउँछु आनन्द प्रसाद ढुङ्गानाजीतिर लागे म अब मेरो प्रश्न सम्भव त्यही नै हो। नेपाली कङ्ग्रेस अहिले एउटा राष्ट्रिय पार्टी हो देशभरि उसले चाहिँ उम्मेदवारी दिन्छ देशभरिका राष्ट्रिय एजेन्डाको कुराहरू उठाइरहेको हुन्छ। हामी भोलि सङ्घीय व्यवस्थामा गइसके पछाडि नेपाली कङ्ग्रेसमा के कुरा फरक होला? एउटा संरचनागत फरक त अघिदेखि हामीले कुराकानी गऱ्यौँ यदि तपाईँ त्यसमा स्वीकार गर्नुहुन्छ भने त्योभन्दा बाहेकको फरक नेपाली कङ्ग्रेसभित्र के आउँछ? 62-63 आन्दोलनपछि यो देश गणतन्त्रमा गयो अन्तिम संविधानमा अहिले संघीयता र गणतन्त्रको कुरा जो लेखिएको छ नेपाली काङ्ग्रेसको महासमितिले प्रस्ताव पास गर्यो अनि कृति त्यहाँबाट हामीले त्योभन्दा अगाडि चाहिँ गएर कहीँ न कहीँ रोकेको देखिया छ। त्योभन्दा अगाडि डिमान्ड धेरै थिए गणतन्त्रको कुराहरू उठाएर धेरैले हिँडेका थिए संघीयताको कुरा लिएर पनि साँच्ची नै साथीहरूले जसरी लक्ष्मणजीले भन्नुभयो नउठेको होइन तर नेपाली काङ्ग्रेसले जब प्रस्ताव पास गर्यो नि महासमितिबाट अनि अन्तरिम संविधानमा पहिलो जब हामीले निकाल्यौँ जसमा चाहिँ उपेन्द्रजीले आगो पनि लगाउनु भयो त्यसै सबका कुरा लिएर त्योभन्दा पहिले लेखिएन जब त्यो चाहिँ गएर नेपाली काङ्ग्रेसले पास गर्यो अनि लेखियो नेपाली काङ्ग्रेसमा त्यसमा विभाजन पनि भयो तर त्यसको बावजुद पनि सर्वसम्मत नेपाली काङ्ग्रेसले पास गर्यो। त्यसैले हामी के भन्छौँ भने संघीयता भनेको यो देश जहिले पनि केन्द्रकृत शासन व्यवस्था अन्तर्गत रह्यो। यहाँ साथीहरूले बडो राम्रो कुरा उठाउनु भयो तराईका मानिसहरूलाई चाहिने गरेर 2 नम्बरको नागरिक मानिन्थ्यो तराईका मान्छे मात्रै होइन काठमाडौँ पस्नका लागि त भीमफेदीमा सबैले तपाईँको चाहिँ गरेर भिसा लिनु पर्थ्यो जसरी आज मलेसिया र चाहिँ कतार जानका लागि लिनुपर्छ। काठमाडौँ बाहेकका मानिस त 2 नम्बरको नागरिक थिएन यहाँ भिसा भन्नाले जबसम्म भीमफेदीमा आइदिन्थ्यो र भीमफेदीमा स्वीकृति दिन्थ्यो काठमाडौँ आउनका लागि अनि मात्रै हामी पस्न पाउँथ्यौँ। शासनको क्रान्तिबाट जब परिवर्तन भयो त्यसपछि हामी चाहिँ नेपालमा नेपालको मेची महाकाली र चाहिँ तराईदेखि चाहिँ गएर हिमालसम्म हामी स्वतन्त्र रूपले नेपाली नागरिकको रूपमा हामी हिँड्न पायौँ। त्यसले के हो भनेदेखि शोषण उत्पीडन त्यहाँनिर गएर अहिले पनि तपाईँको हामी के भन्छौँ भने काठमाडौँका मानिसहरूले निश्चय नै कुनै न किसिमबाट केन्द्रीकृत राज सञ्चालन गरेर तपाईँको चाहिँ शासन व्यवस्था यहाँ चलाए। त्यसको विरुद्धमा काठमाडौँ बाहेकका पहाडका मानिसहरू, हिमालका मान्छेहरू र तराईका मान्छेहरू लागे र जसले गर्दा 7 सालको परिवर्तन भयो र 46 सालको परिवर्तनहरू भए। प्रश्न अझै सजिलो ढङ्गले सोधेँ मैले, आनन्द प्रसाद ढुङ्गाना जो मधेसमा बस्नुहुन्छ, मधेसबाट चाहिँ चुनाव लड्नुहुन्छ हजुर, अहिले भनिरहेको तपाईँको हिसाबले भन्यो भने आनन्द प्रसाद ढुङ्गानाको राजनीतिमा भोलि देशसङ्घीय व्यवस्थामा गइसके पछाडि हजुर फेरिन्छ के के फेरिन्छ भने नि, अब जस्तो तपाईँको म साँच्चै नै तराईबाट प्रतिनिधित्व गर्छु र तराईका मित्रहरूले अब कुरै गर्दै हिँड्दाखेरि मलाई कस्तो लाग्छ भने नि, नेसनलिस्ट भनेको त तराईका मान्छेहरू रहेछ, किनभने एउटा पहाडलाई पनि तपाईँको जाने गएर 3-3 पल्ट तराईबाट तपाईँ जिताएर पठाइदिन्छ, जहाँ 90% जाधव र साउदीहरू मात्रै छ, तर एउटा पहाडबाट एउटा मधेसलाई तपाईँ खडा गरेर हामीलाई जित्न गाह्रो भन्छ। यो कुरा लक्ष्मणलालजीले बुझ्नुभएको छ, म पनि बुझ्छु। त्यसले बिपी के भन्नुहुन्थ्यो भने जबसम्म एउटा पहाडलाई तराईमा म जिताउन र एउटा मधेसलाई तपाईँको चाहिँ केन्द्रमा चाहिँ गएर पहाडमा गएर चाहिँ म जिताउन तबसम्म राष्ट्र बन्दैन है भन्दाखेरि यहाँका केही शक्तिहरू के भन्न थाले भने बिपी कोला त नेपाललाई राष्ट्रै मान्दैन भनेर पनि भने र उहाँले त्यो सहाएर नै यो राष्ट्रमा चाहिँ गएर तपाईँको राष्ट्रियताका लागि प्राथमिकता लोकतन्त्रका लागि सधैँ यो कुरालाई चाहिँ अगाडि सारिसक्नु र के भन्नुभयो भने नीतिगत ठाउँमा तपाईँको चाहिँ जबसम्म प्रत्येक जाति जनजाति आदिवासी मधेसी मुस्लिम जुन जुन पिछडिएका वर्गहरूको नेतृत्व वर्गमा चाहिँ गएर जबसम्म ठाउँ पाउँदैन तबसम्म राष्ट्र बन्दैन तबसम्म राष्ट्रियता बलियो हुँदैन। यो कुरा बिपीले उठाइराख्नुभयो र त्यो बारेमा नेपाली काङ्ग्रेस सदैव त्यो बाटोमा हिँडिराख्यो। त्यसैले नेपाली काङ्ग्रेसलाई गणतन्त्र गराउने बेलामा पनि अप्ठ्यारो भएन, संहिताका कुरालाई स्वीकार गर्न पनि अप्ठ्यारो रहेन। संहिताको बारेमा सबभन्दा बलियो तपाईँको चाहिँ कुरा गर्ने हो भने नेपाली काङ्ग्रेस सुरुदेखि नै संहिताको पक्षधर हो र संहिताको लागि त नेपाली काङ्ग्रेस अहिले पनि सजग छ। धन्यवाद। आनन्द प्रसाद ढुङ्गानाजी, उहाँले भनेका केही कुराहरू मैले टिपिहालेँ। उहाँले भन्नुभयो मधेस तराई एउटा ठाउँबाट तराईमा चाहिँ पहाडी उठेर जित्ने, पहाडमा तराईवासी उठेर जित्ने खालको माहौल भन्नुभयो। तपाईँ भाग्यमानी हुनुहुन्छ, जिति पनि रहनुभएको छ भन्नुभयो होइन। म अजित प्रसाद यादवजीबाट आउँछु। नेपालमा राजनीति सुध्रियोस्, राजनीति राम्रो भएन, राजनीति अलिक बढी गाली गलत गरिन्छ र सङ्घीय व्यवस्थामा सबै सुधारको स्वाभाविक रूपमा राजनीति पनि सुध्रियोस् भन्ने आकाङ्क्षा मान्छेमा एकदम चरम ढङ्गले छ परिवर्तनको एउटा कुरामा। तपाईँलाई लागेको एउटा नेपालको राजनीति कुन हिसाबले फरक भइदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई सङ्घीय व्यवस्थामा गइसके पछाडि? धन्यवाद। यहाँले जुन प्रश्न राख्नुभयो त्यसको रिलेटिभ एन्सर हुन्छ यसको। अहिले केन्द्रीकृत राज्य व्यवस्था छ, त्यस्तै केन्द्रीकृत राजनीतिक पार्टी सिस्टम नै रहेको छ। यो केन्द्रीकृत पार्टी पद्धतिलाई प्रान्तीय सरकार या संहितामा गइसकेपछि निश्चित रूपमा अहिलेको जुन केन्द्रीय पार्टी पद्धति छ त्यो निश्चित रूपमा योभन्दा बढी जिम्मेवार पार्टीहरू संहितामा गइसकेपछि हुनेछ र हुनु पनि पर्छ। संहितामा गएपछि केही नवीन कुराहरू, केही न्यू च्यालेन्जेसहरू पार्टीले बेहोर्नुपर्छ र त्यसको एड्रेस पनि गर्नुपर्छ। अहिले त सम्पूर्ण देशको एउटा प्रब्लम्सको बारेमा उहाँहरूले गरिराख्नु भएको छ र फेडरलको कुरा उहाँले गरिराख्नु भएको छ सबै दलहरूले, तर जब सेपरेसन अफ पावर हुन्छ, राष्ट्रको रिस्ट्रक्चर्ड हुन्छ, त्यति बेला निश्चित रूपमा राजनीतिक दलहरू सेन्ट्रल लेभलबाट मात्र सोचेर हुँदैन कि फेडरल स्टेटको रूपमा पनि सोच्नुपर्ने हुन्छ। धेरै जसो देशहरूमा हामी हेरेका छौँ, मेक्सिकोमा 32 स्टेट छ, सबै स्टेटको एउटा स्वर्य संविधान छ, ऐन कानुन छ, युएसएमा पनि छ त्यस्तै। अब हामी कहाँ भारतीय मोडलको हुने हो कि अब मेक्सिको मोडलको हुने हो कि मलेसियन मोडलको इलेक्टेड किङको सिस्टम हुने हो कि हामी कुन मोडलमा जाने, तर हामी संहितामा जाने, हाम्रो मोडल के हुने हो अहिलेसम्म हामीले त्यसको बारेमा छलफल भएको होला तर अहिलेसम्म त्यसको किटान अब आउने संविधानमा हुनुपर्छ। अहिलेको प्रावधानमा के रहेछ नि, कुनै धर्म सम्प्रदाय जात जाति वा क्षेत्रका व्यक्तिलाई मात्र सदस्यता प्रदान गर्ने राजनीतिक दल चाहिँ मान्य हुँदैन भनेर हाम्रो नियममा लेखाएर रहेछ। अनि अर्को दल दर्तै इन्कार गर्न सकिने प्रावधानमा दलको गठन कुनै धर्म सम्प्रदाय जात जाति वा क्षेत्रीयताका आधारमा भएको देखिएमा पनि निर्वाचन आयोगले त्यो दललाई रद्द गर्न सक्दो रहेछ। अब सङ्घीय व्यवस्थामा गइसकेपछि अहिले अहिले क्षेत्रीय राजनीति, क्षेत्रीय राजनीतिक दल खुल्छ, राजनीतिक दलहरू सङ्ख्या बढ्छ भनेर तपाईँले भन्नुभयो, यो व्यवस्था परिवर्तन हुन्छ अथवा यसको मर्म परिवर्तन हुन्छ, अर्थ परिवर्तन हुन्छ कि के हो? अब हेर्नुहोस्, राजनीति के छ भने अहिले राजनीतिक दल दर्ता सम्बन्धी संविधानमा भएको व्यवस्था र राजनीतिक दल दर्ताको लागि राजनीतिक दल दर्ता सम्बन्धी ऐन एउटा 58 को पनि छ, दल त्याग ऐन पनि छ, डिफेक्सन ल कोड। अब यी सबै कुराहरूलाई हेर्दाखेरि कतै न कतै हुन्छ नि कन्फ्युजमा छन् हाम्रा ल मेकर्सहरू, हाम्रा स्टेट ड्राइभरहरू, किनभने अब यो कन्स्टिट्युसन मेकिङ प्रोसेसको लागि कन्स्टिट्युसन एसेम्ब्लीको इलेक्सन हो। एसेम्ब्ली इलेक्सन भनेको कुरा त 126 जात जातिहरू छन्, 123 भाषा भाषीहरू छन्, मोर देन द्याट ओभर 126 पनि छन्। अब यस्तो अवस्थामा त सबैको पहिचानको कुरा आइराखेको अवस्था छ। त्यसकारण के भने राजनीतिक दल पनि निर्माण हुँदाखेरि अब यहाँ जुन कठिनाइ बताउनु भयो हामीले फेस गरिरहेका छौँ। अब जाति विशेषको पनि धर्म विशेषको पनि दलहरू दर्ता हुन आएको छ। अब बडा अप्ठ्यारो भयो हामीलाई त्यस्ता दलहरूलाई, अब कुन आधारमा दलहरूलाई दर्ता नगर्ने, यो अप्ठ्यारो भयो। त्यसपछि केही पनि मार्दैन, प्रेमबलमा केही अब्जेक्टिभमा ती दलहरूका साथीहरूले बोलाएर तपाईँ कम्तीमा बहुदलीयता, संहिता, प्रजातन्त्र, मानवाधिकारका कुराहरू उसले गर्दै आफ्ना केही कुराहरू राख्नुहोस् न भन्ने किसिमबाट प्रस्तावनामा उद्देश्यमा यी कुराहरू राख्न लगायौँ र हामी दल दर्ता पनि गऱ्यौँ। र साँच्चीकै जब तपाईँको एउटा नयाँ संविधान बन्छ, पार्टी डेमोक्रेसीमा अन्तिम संविधानमै कुरा उल्लेख गरिएको छ कि बहुदलीय लोकतान्त्रिक पद्धति छ हाम्रो देशमा, त मल्टी कल्चर जहाँ छ तपाईँ त्यो त मल्टी कल्चरलाई पनि एड्रेस गर्नुपर्छ। त्यो मल्टी कल्चरलाई एड्रेस गर्नुभएन भने मल्टी पार्टी मात्रै हुँदैन, जस्तो कि तपाईँको बोलिभियामा छ नि तपाईँको कम्युनिटेरियन डेमोक्रेसीको कन्सेप्ट ल्याएर त्यहाँ लागू भइसकेको छ। अब त्यहाँ कम्युनिटेरियन डेमोक्रेसीको कुरा आएर अगाडि बढिरहेछ र हामी कम्युनिटीको कुरा गर्छौँ तर मल्टी पार्टी कुरा गर्छौँ, तर मल्टी पार्टीभित्र जुन छन् विभिन्न जात जातीय धर्म सम्प्रदायका व्यक्तिहरू पनि हुन्छन् भने त्यसको आधारमा पनि तर के भने एउटा निश्चित उद्देश्यको विपरीतमा जानु हुँदैन। तपाईँ अहिले कार्यक्रम संघीयता सङ्गालो सुन्दै हुनुहुन्छ। कार्यक्रममा आज हामी सङ्घीय व्यवस्थाभित्र राजनीतिक पार्टीको सञ्चालन, भूमिका र संरचनाका विषयमा छलफल गरिरहेका छौँ। छलफलमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सभासद आनन्द प्रसाद ढुङ्गाना, नेकपा माओवादीका नेता तथा पूर्व सभासद सुरेश आले मगर, नेकपा मालेका महासचिव तथा सभासद सिपी मैनाली, नेपाल सद्भावना पार्टीका नेता तथा सभासद लक्ष्मणलाल कर्ण, निर्वाचन आयोगका आयुक्त डाक्टर अयोधी प्रसाद यादव, राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर कृष्ण हाजेतु र राजनीतिक शास्त्रका विद्यार्थीहरू नवीन गिरी र शर्मिला थापा। कार्यक्रमलाई सहजीकरण गर्दै हुनुहुन्छ राजन पराजुली। आज हामीले छलफल गरिरहेको विषय चाहिँ राजनीति कुन हिसाबले फेरि यसलाई सङ्घीय व्यवस्थामा गइसकेपछि भन्ने प्रश्नलाई एक राउन्ड हामी चल्दै थियौँ। सिपी मैनालजी, तपाईँलाई के लाग्छ नेपालको राजनीति सङ्घीय व्यवस्थामा गइसके पछाडि कुन हिसाबले फरक होला? बहुत धन्यवाद। वास्तवमा यो सङ्घीय ढाँचा होइन, यो स्टेटको आवरण, यसको लभ्यता परिवर्तन हुने कुरा हो। राज्य पुनर्संरचना भन्ने कुराका धेरै पक्षहरू छन्। पहिलो पक्ष त राजनीतिक हो, जो हामी हिजो निरङ्कुश राजतन्त्रबाट बढ्दै संवैधानिक राजतन्त्र हुँदै अब अहिले लोकतान्त्रिक गणतन्त्रमा, गणतान्त्रिक लोकतन्त्रमा आएका छौँ। र यो गणतान्त्रिक लोकतन्त्र पनि यो अग्रगामी किसिमको छ, यो पश्चगामी किसिमको छैन। यो चाहिँ राज्यको संरचनाको राजनीतिक पक्ष भयो। यसको पुनर्संरचनामा जाँदा यसको अर्को भनौँ न स्टेटको आवरणमा पनि, यसको प्रणालीमा पनि हामी हिजो एकात्मक थियौँ, अब सङ्घात्मकमा जाने फैसला भएको छ। स्वाभाविक छ कि राजनीति त, राजनीतिक पक्ष त मोरललेस उस्तै नै रहन्छ, मोरललेस। अब त्यसका केही आवरणमा चेन्ज हुन्छन्। अब यो सङ्घीय ढाँचामा गइसकेपछि स्वाभाविक रूपमा अब क्षेत्रीय भनिरहनु परेन, सङ्घीय पार्टीहरू खुल्छन्। त्यो कुनै नयाँ कुरा हुँदै होइन। सङ्घीय पार्टी एउटा प्रान्तीय पार्टी मात्रै हुनसक्छ, एउटा प्रान्त मात्रै आधारित हुने प्रान्तीय ढङ्गले आउने पार्टीहरू पनि हुनसक्छन्, र नेसनल पार्टी र भनौँ न एउटा प्रादेशिक पार्टी, त्यसलाई क्षेत्रीय भन्नु परेन, प्रदेश अनुसार प्रादेशिक पार्टी चाहिँ त्यो क्वाइट नर्मल हो। अहिले जस्तो हामी एकात्मकमा भइरहेको बेलामा धार्मिक आधारमा, जातीय आधारमा, क्षेत्रीय आधारमा पार्टी नखोल्ने जुन कानुन छ त्यो बिल्कुल स्वाभाविक पनि हो। र भोलि पनि भन पार्टी यदि कि त क्षेत्रीयतावादी पार्टी हुनु पऱ्यो, राजनीतिक पार्टी हुनु भएन, त्यस्तो हामीले परिकल्पनै गरेका छैनौँ। राजनीतिक पार्टी भएपछि अब त्यसले स्वाभाविक रूपले जातीय विभेदका कुरालाई सम्बोधन गर्ने नीति हुनुपर्छ, उसको क्षेत्रीय विभेदका सम्बोधन गर्ने नीति हुनुपर्छ होइन। अब कल्चरल विविधता छ, धेरै विविधता छ, सबैलाई त्यो पार्टीले सम्बोधन गर्न सक्नुपर्छ। यदि त्यो पार्टी साँच्चै नै राष्ट्रको सबै पक्षलाई समेटेर सबै द्वन्द्वलाई अन्तर्विरोधलाई हल गर्दै जनसाधारणको निम्ति काम गर्ने भयो हो भने उसले ती कुरालाई पनि समेट्नै पर्छ, नत्र त सिङ्गो पार्टी हुँदैन। संहितामा भएपछि प्रादेशिक पार्टीहरू हुनु बिल्कुल स्वाभाविक कुरा हो, तर त्यहाँ पनि बिल्कुल एउटा रेसको आधारमा पार्टी बन्छ भन्ने मलाई लाग्दैन। त्यस कारण त्यहाँ क्षेत्रीय पार्टी होइन प्रादेशिक पार्टी हुन्छन्, यस्ता पार्टी हुन्छन् जसले जातीय क्षेत्रीय लिङ्गीय जातपातीय विभेदलाई सम्बोधन गर्छन्, समानताका नीतिहरू हुन्छन् र समावेशीकरणमा जान्छ। त्यसलाई मात्रै आधार मान्ने पार्टी हुँदैनन्, तर त्यसलाई सम्बोधन हुने पार्टी हुनुपर्छ। र सिस्टमको हामीले अहिले एकात्मक भएको बेलामा पनि परिकल्पना गऱ्यौँ कि यो समावेशी हुनु पर्यो। आजभन्दा भोलि त्यो दिनमा प्रादेशिक पार्टीहरू बढी पहिचानको साथमा बढी स्पष्टताको साथमा सङ्घीय नेपालमा चाहिँ एक्ट गर्न सक्दछ। श्रीमनजीले भनेको विशालको कुरा गरे भने राष्ट्रिय पार्टी हुन्छ, प्रान्तीय पार्टीहरू पनि होला, तर प्रान्तीय पार्टीभित्र प्रान्तको हितको उद्देश्यले त्यो पार्टी खोल्ने क्रमहरू बढ्ला, तर त्यसभित्र कुन एउटा जात, कुन एउटा धर्म, कुन एउटा समुदाय सम्प्रदायको हिसाबले पार्टीहरू खोल्ने पार्टी खासै आउँदैन कि भनेर तपाईँले भन्नु आउनु पनि हुँदैन भन्ने कुरा हो। हाम्रो दुईजना साथीहरूलाई मैले सोधिहालेको एउटा अब अहिलेसम्म चाहिँ के होला भनेर विज्ञको हिसाबले हामीले विभिन्न चरणमा छलफल गऱ्यौँ, अब एउटा अपेक्षाको हिसाबले कुरा गरौँ। नवीनजी युवा हुनुहुन्छ, राजनीति शास्त्र पढिरहनु भएको छ, नेपालको राजनीति त यस्तो भइदिए पो हुन्थ्यो भन्ने परिकल्पना बोकेर तपाईँ सधैँ कम्पेस जानुहुन्छ होला, बाहिर निस्किनुहुन्छ होला, भोट हाल्न जानुहुन्छ होला। तपाईँले राजनीतिक व्यवस्थामा यस्तो भइदियो भने चाहिँ हामी राम्रो ठाउँमा पुग्छौँ भनेर केही सपना देख्नु भएको छ? मैले मेरो साथीहरूसँग सल्लाह गर्दा, हामी क्लासमा छलफल गर्दाखेरि दुई थरीको समस्या छ। एउटा हाम्रो संहितामा गइसकेपछि बाहुन क्षेत्रीय साथीहरू चाहिँ विकासको लागि संहितामा जानुपर्छ भन्ने टाइपको बुझाइ छ, जनजाति साथीहरू मधेसी साथीहरू चाहिँ पहिचानको लागि जानुपर्छ भन्ने टाइपको छ। अनि मलाई हामी आफैलाई लाग्दाखेरि चाहिँ हामी कहाँ अहिले एउटा के टाइपको व्यवस्था छ भने गाउँबाट बिरामी भएर काठमाडौँ आउँदाखेरि टिचिङ हस्पिटलमा बिरामी भर्ना भयो, बेड पाइएन भने पनि सभासदलाई भेट्न जाने चलन छ, सभासदले मिलाइदिनुपर्छ। ती खालका समस्याहरू चाहिँ त्यही समाधान गर्ने चाहिँ एउटा व्यवस्था भयो भने सजिलो हुन्छ। अनि अर्को कुरा हाम्रो साथीहरूमा मलाई पनि धेरै अचम्म लागेको र बढी चर्चा नभएको, हामी संहितामा गइसकेपछि कस्तो निर्वाचन प्रणाली चाहिँ अवलम्बन गर्दैछौँ प्रदेशमा गइसकेपछि, किनकि हाम्रै नेपालमा पनि हामीले देखिसक्यौँ प्रत्यक्ष र समानुपातिकमा गइसकेपछि चाहिँ फरक छ राजनीतिक दलहरूको नम्बरकै हिसाबले पनि, सङ्ख्याको हिसाबले धेरै फरक छ त्यो। अनि अर्को अर्को कुरा भनेको चाहिँ केही साथीहरूले उच्च पहाडमा बस्नेहरू, हिमालमा बस्ने साथीहरू त्यहाँको छिमेकी राष्ट्रसँग नजिक हुनुहुन्छ, मधेसमा बस्ने साथीहरू त्यहाँको छिमेकी राष्ट्रसँग नजिक हुनुहुन्छ, आर्थिक रूपले घरको एउटा चामल किन्न जाने हिसाबले पनि मुगुको साथी पारिपट्टि गएर चामल किनेर ल्याउनुहुन्छ, त्यो अहिले पनि जारी नै छ। त्यो त्यो व्यवस्थालाई चाहिँ हाम्रो राजनीतिक दलहरूले चाहिँ कसरी कसरी अवलम्बन गर्छन् त्यो कुराहरूमा चाहिँ मेरो जिज्ञासा छ हाम्रो सबै साथीहरू। म त्यसपछि छलफलमा आउँछु, तर्मिला थापाजीलाई सोध्छु। राजनीतिक दलहरूप्रति परिवर्तनकारी व्यवस्था, केही खालको फेरबदल हामीले आश गरिरहेका छौँ नि, त कस्तो खालको फेरबदल अपेक्षा गर्नु? अब राजनीति शास्त्रकै अध्ययन गर्ने चाहिँ हामीले एकदम कम मात्रामा भेटेका छौँ, विद्यार्थीहरूको पनि कम इन्भल्भमेन्ट देखिएको छ, र जब हाम्रो राजनीतिक दलका नेताहरू हाई लेभलमा पुग्नुहुन्छ, उहाँहरू चाहिँ जुन यो हाम्रो राजनीति शिक्षा अध्ययन गर्नको लागि भनेर आउनुहुन्छ, अब उहाँहरूले चाहिँ राजनीति शास्त्रलाई नै राम्रोसँगले व्यवस्था गर्न अध्ययनको लागि चाहिँ प्लस टू लेभलबाट नै उहाँहरूले चाहिँ अध्ययन गरेर अझ माथिल्लो तहमा पुग्यो भने चाहिँ अझ राम्रोसँगले त्यसको सिद्धान्तहरूबारे बुझेर जाँदा चाहिँ अझ झन् राम्रो हुन्छ कि जस्तो लाग्छ। दलमा लाग्ने मान्छे पनि अलिक पढेको हुनेर जानु पर्यो भन्नुभयो, उहाँहरूले चाहिँ अझ बढी पोलिटिकल साइन्स चाहिँ उहाँहरूले पढेर जानु पर्यो। अहिले यहाँ दुई तिनवटा कुराहरू, जस्तो अहिले तिनवटा सवालमा हामीले चोल्नु पर्ने भयो, एउटा र भोलि सँगै व्यवस्थामा गइसकेपछि कुनै पनि प्रदेश कुनै एउटा मुद्दा कसरी उठ्छ? अहिले हामी केन्द्रीकृत शासन व्यवस्थामा केन्द्रले मुद्दा उठाउने, सोचाइको आधारमा मुद्दा उठाउने, जुन केन्द्रीकृत शासन व्यवस्थाप्रति मान्छेको असन्तुष्टिहरू देखियो, त्यसमा के फेरबदल आउँछ भनेर एउटा छलफल गर्नुपर्ने रह्यो। अर्को चुनाव कस्तो हुन्छ, चुनाव चाहिँ के हिसाबले फरक होला भन्ने कुरामा छलफल गर्नुपर्ने भयो। अनि सबैभन्दा पहिला छिर्न मन लागेको दल निर्माण, एउटा दल कस्तो दल चाहिँ सुरु हुन्छ भन्ने कुरामा अघि कृष्ण हाजी सरले चाहिँ केही कुरा भन्न खोज्नु भएको थियो, त्यही दल निर्माणकै प्रक्रियामा सोध्न मन लागेको। अहिले यहाँ दुईवटा कुरा आए, सिबी मैनालजीले भन्नुभयो प्रान्तीय उद्देश्य, समग्र प्रान्तको हितलाई उद्देश्य बनाएर खुल्ने दलहरूको सङ्ख्या बढ्छ, बढ्नु पनि पर्छ, तर कुनै सम्प्रदाय, कुनै जात, कुनै धर्म, कुनै लिङ्ग लाई मात्रै चासो राखेर रा, खुल्ने दलहरू खुल्नु हुँदैन, खुल्न दिनु हुँदैन भन्ने खालको सन्दर्भको कुरा उहाँले जोड्नुभयो। यता अयोध्या प्रसाद यादवजीले के भन्नुभयो भन्दा ती कुराहरू पनि खुला छलफलमा आउनुपर्छ भन्ने खालको उहाँले कुरा गर्नुभयो। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यसलाई कसैको मान्छेले चुनौतीको रूपमा पनि देखेका छन्, कसैले यो एउटा ठुलो मौकाको रूपमा पनि देखेका छन्। कसैको हितका लागि राजनीति गर्ने हो, कसरी चाहिँ खुल्न दिने, निर्माण हुने प्रक्रिया अगाडि बढ्दा समग्र हित होला? प्रब्लमै त्यहाँ छ जस्तो लाग्छ। हाम्रो होल ओरिएन्टेसन र स्कुलिङ फरक छ। हामी कमन सिटिजनसिपको प्रिन्सिपल भन्दा बाहिर हाम्रो इतिहास छैन र हाम्रो ओरिएन्टेसनले सिटिजन फरक फरक छन् भनेर स्वीकारेको हाम्रो कन्स्टिट्युसनल हिस्ट्री छैन, पोलिटिकल हिस्ट्री छैन, आइडियोलोजिकल हिस्ट्री छैन। सडक्क हेर्दाखेरि जस्तै कन्भेन्सनल कम्युनिजमको कुरा गर्दाखेरि सिपिजी आफैले पनि एक प्रकारले नयाँ जमात जमाउनु भयो कि उहाँहरूले दुईवटा मात्र देख्छ, ह्याभ एन्ड ह्याभ नट। त्यसैलाई सेन्टर बनाएर नेपालमा लेफ्ट त्यसलाई म भन्छु कमन सिटिजनसिपको नोसन, हाम्रो ह्याभ नट बाहेक केही छैन है। त्यहाँ दलित पनि छैन, बाहुन पनि छैन, ब्राह्मण पनि छैन, मधेसी पनि छैन, पहाडी पनि छैन, खालि छ भने सेन्ट्रलमा ह्याभ र ह्याभ नट मात्र छ। अब यतातिर अर्को लिबरल कन्जर्भेटिभ लिबरलिजम जसको रिप्रेजेन्टेटिभ पार्टी नेपाली कङ्ग्रेस हो, नेपाली कङ्ग्रेसको बिगिनिङदेखि अहिलेसम्म पनि उसले नेपालमा महिला र पुरुष भिन्न भिन्न अवस्थामा बाँचेको छ भनेर त्यसरी सुरु भएको होइन, न त त्यसरी ट्रेनिङ दिएको छ, न त नेपालमा चाहिँ ह्युमन डेभलपमेन्ट इन्डेक्स हेर्नुहोस्, पभर्टी इन्डेक्स हेर्नुहोस्, गभर्नेन्स इन्डेक्स हेर्नुहोस्, हरेकले के भन्छ त भन्दाखेरि नेपालमा नागरिकहरू फरक फरक छ अनि त्यसरी ट्रेन भएको छैन, त्यसरी स्कुलिङ भएको छैन। जबसम्म यो बहुजातीय बहुसांस्कृतिक देशमा संहिताको प्रवेशलाई डिफ्रेन्टेड सिटिजनसिपको प्रिन्सिपलमा बुझ्दैन नि, तबसम्म यो सङ्घीय संरचनामा गएपछि हरेक प्रदेशहरूको एउटा डिस्टिङ क्यारेक्टरहरू डेभलप हुन्छ। कुनै पनि त्यो डिस्टिङ क्यारेक्टर भनेको त एउटा युनिट हो, होलभित्रको युनिट भनेको हामी कहाँ चाहिँ रिजेक्टेड आइडियाको रूपमा हुन्छ। एउटा चाहे त्यो दलितको नाममा होस्, त्यो होलभित्रको एउटा युनिट हो। तपाईँ कुनै पनि जसलाई तपाईँ क्षेत्रीय पार्टी भन्नुहोस्, जातीय पार्टी भन्नुहोस्, उसका तिनवटा लेयर हुन्छ। युनिभर्सल प्रिन्सिपल अघि अयोध्याजीले भन्नुभएको छ, त्यो ह्युमन राइटका कुरा, डेमोक्रेसीका कुरा, पिरियोडिकल इलेक्सनका कुरा, इन्डिपेन्डेन्ट जुडिसियरीका कुरा, प्रेस फ्रिडमको कुरा एडप्ट गरेर आउँछ। त्यस पछाडि उसको सेकेन्ड आइडियोलोजिकल प्लेटफर्म भनेको उसले नेसनल कुरा, नेसनल युनिटी, इन्टिग्रिटी, सोभरेन्टीलाई राखेको हुन्छ। र थर्ड लेयरमा उसले के भन्छ भन्दाखेरि मेरो समूह गट, मेरो क्षेत्र गट विशेष समस्या छ, त्यसलाई एड्रेस गर्छु भनेर आउँछ। अदरवाइज बहुजन समाजवादी पार्टी जसले मायादेवी जन्मायो उता उमेश हो डलिट इम्पावरमेन्टको भनेर, द्याट इज नट हार्मफुल फर द इन्डिया। अकाली दलहरूले लामो हिस्टोरिकल एक्सप्लेनेसन, अकाली दल भनेको उनीहरूले युनिभर्सल प्रिन्सिपल पनि छोरा छन्, इन्डियाको इन्डिपेन्डेन्सलाई पनि भनेको छ, वर्ल्ड फ्रेमभित्र एउटा युनिट हो। यो कुरा हामीले स्वीकार्न नसक्नु भनेको म अझै पनि भन्छु, नेपालको स्कुलिङ महेन्द्रले बनाएको हाम्रो पाठ्यक्रममा पढाएको छु, महेन्द्रले बनाएको एजुकेसनबाट म ट्रेन भए हो, र मलाई दलितको कुरा उठायो, मधेसीको कुरा उठायो, जनजातिको कुरा उठायो भने साम्प्रदायिक भन्ने शब्द मैले पढेको टेक्स्टबाट बढो गराएको छु। र दोस्रो सँगैसँगै के हो त भन्दाखेरि चाहे जुनसुकै स्कुलिङबाट होस्, अहिले अलिकति अब्सटकल क्रिएट होला, तर भोलि फ्यामिली स्ट्रक्चरमा गएपछि हरेक प्रदेशहरूको एउटा फरक फरक एन्टिटी हुन्छ। जस्तै आन्ध्र प्रदेशलाई आइटी भनेर बेङ्गलोर आइटी सिटी कसरी बनायो, त्यस्तै महाराष्ट्र भनेपछि बम्बईको अलगै पहिचान छ, त्यो भनेको हलिउड। भोलि हामी कहाँ भने प्रदेशहरूको पनि त्यस्तै डिस्टिङ स्ट्रेन्थ, डिस्टिङ डिस्टिङ पोटेन्सियलहरू, यो एक्सप्लोर भएपछि अहिलेको यो यो हामीले चाहिँ यो एकात्मकबाट ट्रेन भएको, माइन्ड भएको, स्कुलिङ भएको, कम्युनिस्ट आइडियोलोजीबाट ट्रेन भएको, नेपाली कङ्ग्रेसको प्रजातान्त्रिक समाजवादबाट भयो भन्दा यो फेडरलिजमको इमेजिनेसन नितान्त फरक भयो है। यो सबै एडप्ट गर्न सकिन्छ, ह्याभ ह्याभ नटको पनि एडप्ट गर्न सकिन्छ, सोसियलिजमको पनि एडप्ट गर्न सकिन्छ, तर फेडरलिजमलाई त यहाँ त डिफ्रेन्टेड नोसन अफ सिटिजनसिप, त्यो डिफ्रेन्टेड सिटिजनसिपको भ्यालुजलाई त्योबाट नपठाएसम्म बहसमा यो के हो त भन्दाखेरि मलाई कहीँ पार्टीहरूको नाम लिएन, संहिता भन्छ पब्लिकली, इन प्राइभेटमा यो संहिताले यो देश बिग्रियो भनेर इन प्राइभेटमा नेताहरूले भनेको मेरो कानले धेरै। म आनन्द ढुङ्गानामा जान्छु, आशिष सरले भनेको कुरा ठ्याक्क जोडेर भन्यो भने नेपालमा भएका विविधताहरूलाई सामान्यकरण गर्न खोज्दाखेरि जुन तरिकाको विशेषता एउटा समुदायको एउटा समूहको एउटा क्षेत्रको थियो, त्यो चाहिँ हिजो पनि मर्यो, मारियो। सङ्घीय व्यवस्थाले त्यो विशेषतालाई आत्मसात गर्ने, सम्मान गर्ने भन्ने व्यवस्थामा जाने हिसाबले सोच्यो भने हामी अलिकति अगाडि बढ्छौँ, नभए पछाडि पो अट्छौँ कि भनेर उहाँले कुरा उठाउनुभयो। नेपाली कङ्ग्रेसले अहिलेसम्म चलाएको परिपाटीभित्र कि त्यस्तै हो? होइन, नेपाली काङ्ग्रेस पनि तपाईँको चाहिँ गएर हरेक समयमा परिवर्तनको बाहको हेर्नुहोस्। काङ्ग्रेस तपाईँको एकात्मक प्रणालीको पक्षधर होइन, उसङ्गात्मक प्रणालीकै पक्षधर हो। तर के हो भनेदेखि यी सबै कुरा गर्नका लागि जति समय उसले लडाइँ लड्यो, 7 सालभन्दा पहिलेदेखि जुन लडाइँ लड्दै आयो, त्यसको अन्तिम चाहिँ चरण तपाईँको 62 आन्दोलन हो, जसले तपाईँको एउटा परिवर्तनको आवाज चाहिँ गरेर आएर अहिले जुन परिस्थितिहरू देखिएका छन्, हजुरले पनि जुन उठाउनु भयो, यी सबै कुराहरू के हो भनेदेखि 62 आन्दोलनको पछिको चाहिँ गएर अवस्थामा हामीले यी सबै कुराहरूको खोज गरिरहेका छौँ। र यो तपाईँको गर्नका लागि हामी 7 सालभन्दा पहिलेदेखि नै यी प्रणाली अन्तर्गत लडाइँ लड्दै आएका हौँ। र विभिन्न चरणमा तपाईँको जस्तो अघि मैनालीजीले सिपी मैनालीजीले भन्नुभयो कि हामी संहिता पनि गएकै हो, संहितालाई हामीले अस्वीकार गरेको थिएन, तर परिस्थितिले मैले अघि नै पनि यहाँलाई निवेदन गरेँ कि राजतन्त्र यो देशको हरेक जाति, हरेक भाषा, हरेक संस्कृतिलाई को कुरा गर्दा गर्दै पनि त्यसको चाहिँ गएर पावर चाहिँ बलियो होस् भन्ने कुरामा ऊ थिएन। र यो संहिता अन्तर्गत हामी के चाहन्छौँ भनेदेखि केन्द्रीकृत प्रणालीलाई जसरी भए पनि प्रादेशिक र जाने गरेर स्थानीय स्तरसम्म पुर्याउन सक्यौँ भनेदेखि अनि नेपाली जनताले आफ्नो अधिकारको उपयोग गर्न सक्छन् र त्यस अन्तर्गत अनि शासन। एउटा प्रश्न सोध्छु, जस्तो अहिले कृष्ण हाजिरज्यूले उठाएको कुरालाई अझै छिचल्न सजिलो होस् भनेर, नेपाली कङ्ग्रेसभित्र कुनै एउटा सम्प्रदाय समुदायको हितका लागि कुरा गर्ने मान्छेहरू पाखा लागे, जस्तो मधेसको जनजाति होइन त्यस्तो होइन होइन, नेपाली काँचमा अहिले पनि दलितको चाहिँ समितिहरू छन्, मधेसी समिति छ, सब जनजाति समिति छ, सबै छ नेपाली काँचभित्र, छैन भन्ने कुरा महिलाको चाहिँ म अब छ। त्यसैले अनि मान्ने कुरा त के हो भने पार्टीको समग्र रूपमा त तपाईँको पार्टीभित्र पनि होला, त्यो चाहिँ सिपी मैनालीजीको पार्टीभित्र पनि होलान्, तर के हो भने तिनका भाषा, तिनका आवाज, तिनका चाहिने गरेर चाहिँ उत्पीडनलाई काङ्ग्रेस पार्टीभित्र तपाईँको चाहिने गरेर कसरी व्यवस्थित गर्न सकिन्छ त्यो कुरा गरिरहेका। जस्तो अहिले तपाईँले हेर्नुहोला नेपाली काँसको केन्द्रीय निर्वाचनहरूमा तपाईँ हेर्नुहोस्, मुस्लिमको अधिकारका लागि अलग्ग मुस्लिम प्रतिनिधित्व गरिरहेको छ, मधेसीको अधिकारको लागि अलग्ग मधेसी प्रतिनिधित्व गराएको छ। कुनै पनि पार्टी पनि त्यस्तो होला जस्तो मलाई लाग्दैन, तर हाम्रो छ, मधेसीको लागि अलग छ, मुस्लिमको लागि अलग छ, महिलाको अलग छ, जनजातिको लागि अलग छ, दलितको लागि अलग छ, केन्द्रीय समितिले प्रतिनिधित्व गराएको छ नेपाली काङ्ग्रेसको पार्टीको चाहिँ गरेर विधानले। काङ्ग्रेस के चाहन्छ भने यी सबैको प्रतिनिधित्व पार्टीभित्र होस् र त्यसको चाहिँ मुखारविन्दुबाट चाहिँ गरेर त्यसको अस्तित्वलाई बचाउनको लागि के गर्न सकिन्छ त्यो काङ्ग्रेस तयार छ। कार्यक्रम संहिता सङ्गालोमा आज हामीले सङ्घीय व्यवस्थाभित्र राजनैतिक पार्टीको सञ्चालन, भूमिका र संरचनामा रहेर छलफल गऱ्यौँ। छलफलमा सहभागी हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सभासद आनन्द प्रसाद ढुङ्गाना, नेकपा माओवादीका नेता तथा पूर्व सभासद सुरेश आले मगर, नेकपा मालेका महासचिव तथा सभासद सिपी मैनाली, सद्भावना पार्टीका नेता तथा सभासद लक्ष्मणलाल कर्ण, निर्वाचन आयोगका आयुक्त डाक्टर अयोधी प्रसाद यादव, राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर कृष्ण आछेतु र राजनीति शास्त्रका विद्यार्थीहरू नवीन गिरी र शर्मिला थापा। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। देश संहितामा गइसकेपछि राजनीतिक पार्टीको संरचना पूर्ण रूपमा फेरिने नभएर पार्टी बढी समावेशी हुने कुरा आजको छलफलमा आयो। समावेशी हुनु भनेको सम्बन्धित क्षेत्रका नेताहरूको जिम्मेवारी बढ्नु पनि हो। यो त स्वाभाविक रूपमा आउने पनि भयो। अब मानिलिऊ न, जस्तो कर्णाली प्रदेशमा एउटा पार्टी खोल्यो अरे, एउटा क्षेत्रीय पार्टी खोल्यो, कर्णालीमा खुलेको पार्टीको जिम्मेवारी त कर्णालीलाई नै केन्द्रित गरेर हुन्छ। कर्णालीको आवश्यकता, समस्या त्यही पार्टीले हेर्नुपर्छ, त्यहीँ बसेर त्यहाँको स्थानीय समस्याहरूलाई समाधान गर्न ऊ सक्षम पनि हुन्छ, अनि यसरी हेर्दाखेरि चाहिँ पहुँच पनि उसकै बढी हुन्छ। सङ्घीय प्रणालीमा राजनीतिक पार्टीहरू पनि त्यसरी सञ्चालन हुनु पर्यो, हरेक नागरिकले यो राजनीतिक पार्टीले मेरो मुद्दा सम्बोधन गर्छ भन्ने महसुस गर्नु पर्यो। अहिले चलिरहेको संविधान सभाको बैठकमा सङ्घीयताबारे छलफल भइरहेको छ, तर त्यो छलफलमा धेरै सभासदहरू अनुपस्थित हुनुभयो भनेर विभिन्न छापा माध्यमहरूमा समाचार देख्न र सुन्न पाइन्छ। तर हाम्रो के चाहना हो भने यो समस्या चाँडै समाधान होस्, सबैजना सङ्घीयतामा एकमत हुनुहोस् र कस्तो मोडलको सङ्घीयतामा देश जाँदैछ भन्ने कुरामा उहाँहरू एकमत हुनुहोस् भन्ने हामी सबैको चाहना हो। अब आज चाहिँ कार्यक्रममा तपाईँले नै पठाउनु भएका प्रतिक्रिया सुनाउने बेला भएको छ। साथमा हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी। दोस्रो संविधान सभाको बैठकमा संघीयताबारे छलफल भइरहँदा सभासदहरूको न्यून उपस्थिति भएको खबर सार्वजनिक भइरहेका छन्। यसै विषयमा धेरैजनाले ट्विटरमा आफ्नो कुरा राख्नु भएको छ। मनोज सत्या लेख्नुहुन्छ, संविधान सभामा निमुखा सभासद खाली सिटहरूलाई राज्य पुनर्संरचना र संघीयताको बहस सुनाइरहेका छन्। न शीर्ष नेता न अधिकांश सभासद छन्। त्यस्तै सुशील पन्त ट्वीट गर्नुहुन्छ, संघीयता र यसको प्रारूप बारे अन्त्य गोप्य सहमति गरिसकेका होलान् ठूला नेताहरूले, अनि किन जान्थे त संविधान सभामा। प्रकाश तिमल सेनाको विचार यस्तो छ, बाहिर खुबै चर्को भाषण गरेर संघीयताको बखान गर्ने सभासदहरू धेरै जसो संविधान सभामै नजाने गरेपछि संघीयताको बारेमा कसरी एकमत होला र। त्यसै गरी एक आम नेपाली नाममा ट्विट गर्नुभएको छ, केही शीर्ष नेताहरूले परस्पर विरोधी भए पनि आफ्नो दलको संघीयता बारेको धारणा संविधान सभामा सुनाएछन्। बाहिर बसेर अनेक कुरा बोलिरहनु भन्दा संविधान सभा भित्रै छलफल गरेर निर्णयमा पुग्नु राम्रो। हाम्रो टोल फ्री नम्बरमा सुर्खेतका क्षितिज आचार्य भन्नुहुन्छ, संघीयताको प्रमुख आधार भूगोल नै हुनुपर्छ। अनि यो संघीयताको सवालको कुरा गर्दा मैले काहीँ भूत धरातलीय अवस्थाको आधारमा अथवा जसरी प्रकृतिले हामीले वरदान स्वरूप दिएको छ भूत धरातलीय नेपाललाई, जस्तो तिन प्रकारको अथवा जुनसुकै प्रकारको दिएको छ त्यो हो, जब भूत धरातलीयको आधारमा पनि हामीले त्यसै अनुसार श्री चन्द्र यादवले रूपन्देहीबाट महाभारतको प्रसङ्ग जोड्दै एसएमएस लेख्नु भएको छ। उहाँ भन्नुहुन्छ, कौरवको चक्रव्यूहमा अभिमन्यु फसेका थिए, अहिले नेताहरूको चक्रव्यूहमा जनताहरू फसेका छन्। संघीयता नामको यो चक्रव्यूह कसरी तोडिएला? सबैजनालाई धेरै धेरै धन्यवाद। कार्यक्रम संघीयता सङ्गालो र संघीयताको विषयवस्तुका बारेमा तपाईँ पनि आफ्नो कुरा लेख्नुहोस्, हामी कार्यक्रममा समावेश गर्नेछौँ। एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो देशभरका 50 बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456607 जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ, अनि फेसबुक र ट्विटरमा समेत संघीयता सङ्गालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता सङ्गालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 SMS गर्न सक्नुहुन्छ। आज हामीले कार्यक्रम संघीयता सङ्गालोमा संघीय व्यवस्थाभित्र राजनीतिक पार्टीको सञ्चालन भूमिका र संरचनामा रहेर छलफल गर्यौँ। यो छलफलको बाँकी अंशमा संघीयतामा राजनीतिक पार्टीहरूको पहिचानप्रतिको धारणा र दायित्वको विषयमा पनि कुराकानी भएको थियो, साथै पार्टीहरूले परिकल्पना गरेको संघीय मोडलको पनि कुरा भएको थियो। यो छलफल हामी अर्को अङ्कमा सुनाउनेछौँ। आज प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो वेबसाइट www.afn.org.np सुन्न पाइन्छ। तपाईँ त्यहाँ सुनेर आफ्नो प्रतिक्रिया त्यहीँ पनि दिन सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिन लागेको छ। भोलि बिहान 8:10 शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीका साथ आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली, प्रियङ्का बुढाथोकी, प्रविधिज्ञ अर्जुन राउतसँगै म कल्पना भट्टराई र म गणेश आचार्य बिदा हुन्छौँ। नमस्कार। रत्ननगर नगरपालिकाको सूचना, 15 राष्ट्रिय सरसफाई सप्ताह एजेट 22 गतेदेखि 28 गतेसम्म मनाउने सन्दर्भमा यस नगरपालिका भित्रका सम्पूर्ण टोल विकास संस्थाहरूलाई सरसफाई सम्बन्धी जानकारी एवं चेतनामूलक सन्देश भएको ब्यानर कार्यालय परिसरमा राख्ने, सरसफाई सम्बन्धी विविध क्रियाकलापहरू